हुई तो है जो निजाम हस्ती चला रहा है, वही खुदा जो والا علیہ وصحبہ وسلم اللہم صلی علی محمد والا علیہ وصحبہ وسلم.